نہیں مثالا، کدھر بھی نہیں مثالا، کدھر بھی نہیں مثالا، مدنی دیشان دیا، مدنی دیشان دیا، دمہ وچ جگ دے پیا، دمہ وچ جگ دے پیا، دمہ وچ جگ دے پیا، او دے نال دیا، کدھر بھی نہیں مثالا، کدھر بھی نہیں مثالا، کدھر بھی نہیں مثالا، مدنی دیشان دیا، مدنی دیشان دیا، دمہ وچ جگ دے پیا، دمہ وچ جگ دے پیا، او دے نال دیا، کدھر بھی نہیں مثالا، کدھر بھی نہیں مثالا، کدھر بھی نہیں مثالا، مدنی دیشان دیا، مدنی دیشان دیا، مرسل جمیل آیا، عادل عدیل آیا، حق دی دلیل آیا، رحمت دانیل آیا، مرسل جمیل آیا، عادل عدیل آیا، حق دی دلیل آیا، رحمت دانیل آیا، میرے کانیل آیا، میرے کانیل آیا، میرے کانیل آیا، میرے کانیل، ذرے کبھی تور ہوئے، ذرے کبھی تور ہوئے، رستے پر نور ہوئے، رستے پر نور ہوئے، دمہ وچ جگ دے پیا، دمہ وچ جگ دے پیا، دمہ وچ جگ دے پیا، دمہ وچ جگ دے پیا، دمہ وچ جگ دے پیا، او دے نال دیا، کدھر بھی نہیں مثالا، کدھر بھی نہیں مثالا، کدھر بھی نہیں مثالا، مدنی دیشان دیا، مدنی دیشان دیا، دمہ وچ جگ دے پیا، دمہ وچ جگ دے پیا، او دے نال دیا، کدھر بھی نہیں مثالا، کدھر بھی نہیں مثالا، مدنی دیشان دیا، مدنی دیشان دیا، رونق وچ دین ہوئی، دلوں تسکین ہوئی، نازل یاسین ہوئی، مریم وطین ہوئی، رونق وچ دین ہوئی، دلوں تسکین ہوئی، نازل یاسین ہوئی، مریم وطین ہوئی، یوسف لقمان اتری، آل عمران اتری، یوسف لقمان اتری، آل عمران اتری، سورت رحمان اتری، رب دی برحان اتری، سورت رحمان اتری، رب دی برحان اتری، سونے نے پڑ پڑ دسیا، سونے نے پڑ پڑ دسیا، سونے نے پڑ پڑ دسیا، سونے نے پڑ پڑ دسیا، سونے نے پڑ پڑ دسیا، آیتا قرآن دیا، کدھر بھی نہیں مثالا، کدھر بھی نہیں مثالا، کدھر بھی نہیں مثالا، مدنی دیشان دیا، مدنی دیشان دیا، دمہ وچ جگ دے پیا، دمہ وچ جگ دے پیا، او دے نال دیا، کدھر بھی نہیں مثالا، کدھر بھی نہیں مثالا، مدنی دیشان دیا، مدنی دیشان دیا، ساتھ صدیق ہووے، عرش تصدیق ہووے، ہمدم رفیق ہووے، مشفق شفیق ہووے، ساتھ صدیق ہووے، عرش تصدیق ہووے، ہمدم رفیق ہووے، مشفق شفیق ہووے، آقا مراد منگی، منگی تے خوب چنگی، آقا مراد منگی، منگی تے خوب چنگی، ملیا فاروق سنگی، ملیا فاروق سنگی، غیرت تیغ ننگی، غیرت دی تیغ ننگی، شانا بلند ہویا، شانا بلند ہویا، شانا بلند ہویا، شانا بلند ہویا، شانا بلند ہویا، حیدر عثمان دیا، کدھر بھی نہیں مثالا، کدھر بھی نہیں مثالا، مدنی دیشان دیا، مدنی دیشان دیا، وچ جگ دے پیا، دمہ وچ جگ دے پیا، او دے نال دیا، کدھر بھی نہیں مثالا، کدھر بھی نہیں مثالا، مدنی دیشان دیا، مدنی دیشان دیا، کسرا نہ کمیاں رہیا، شرک دیوارا دائیا، دنیا جا رستے پیا، شرکا دم توڑ छोड़ गईया कचरा ना कमिया रहिया शिरक दीवारा दाइया दुनिया जा रस्ते गईया शक्का दम तोड़ गईया रब दा इंसान होया बातल बेजान होया रब दा इंसान होया बातल बेजान होया उसका ईमान होया उसका ईमान होया नाजल कुरान होया नाजल कुरान होया होया कंदी ना रोशन होया कंदी ना रोशन होया कंदी ना रोशन होया कंदी ना रोशन होया कंदी ना रोशन रब दे फरमान दिया किधर भी नहीं मिसाला किधर भी नहीं मिसाला किधर भी नहीं मिसाला मदनी दी शान दिया मदनी दी शान दिया दुम्मा विच जग दे पैया दुम्मा विच जग दे पैया ओदे नाल दिया किधर भी नहीं मिसाला किधर भी नहीं मिसाला मदनी दी शान दिया मदनी दी शान दिया दुर्रे यतीम मुर्शद अजमत यकीन मुर्शद दुर्रे यतीम मुर्शद इज्जत तकरीम मुर्शद अजमत अजीम मुर्शद मौजे नसीम मुर्शद दुर्रे यतीम मुर्शद अजमत तकरीम मुर्शद अजमत अजीम मुर्शद मौजे नसीम मुर्शद कुवत बेजाम बंदे साकेले आम बंदे कुवत बेजाम बंदे साकेले आम बंदे सचे राम वंदे सच्चे ते राम वंदे रब दे फरमान अंदे रब दे फरमान वंदे रब दे फरमान वंदे रब दे फरमान वंदे दसा मैं की के सिफता दसा मैं की के सिफता दसा मैं की के सिफता दसा मैं की के सिफता दसा मैं की के सिफता अर्ज सुल्तान दिया किधर भी नहीं मिसाला किधर भी नहीं मिसाला किधर भी नहीं मिसाला मदनी दी शान दिया मदनी दी शान दिया दुम्मा विच जग दे पैया दुम्मा विच जग दे पैया दुम्मा विच जग दे पैया ओदे लाल दिया किधर भी नहीं मिसाला किधर भी नहीं मिसाला किधर भी नहीं मिसाला मदनी दी शान दिया मदनी दी शान दिया लिख लिख के नाता गावा रहमत दिया ठंडिया चावा लिख लिख के नाता गावा रहमत दिया ठंडिया चावा सदके कुर्बान जावा उम्मत दे हक दवावा सदके कुर्बान जावा उम्मत दे हक दवावा दिलबर दिलदार आका हामी गमखार आका दिलबर दिलदार आका हामी गमखार आका उल्फत प्यार आका रहमत गुलजार आका उल्फत प्यार आका रहमत गुलजार आका कीवे मैं देवा मिसाला कीवे मैं देवा मिसाला कीवे मैं देवा मिसाला कीवे मैं देवा मिसाला कीवे मैं देवा मिसाला अरबे सुल्तान दिया किधर भी नहीं मिसाला किधर भी नहीं मिसाला किधर भी नहीं मिसाला मदनी दी शान दिया मदनी दी शान दिया दुम्मा विच जग दे पैया दुम्मा विच जग दे पैया ओदे लाल दिया किधर भी नहीं मिसाला किधर भी नहीं मिसाला किधर भी नहीं मिसाला मदनी दी शान दिया मदनी दी शान दिया दुम्मा विच जग दे पैया दुम्मा विच जग दे पैया ओदे लाल दिया किधर भी नहीं मिसाला मदनी दी शान दिया।